उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा 9 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले केही सातादेखि एउटा नयाँ गद्य श्रृंखला म हिँडेको बाटो लिएर आएका छौं। उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो। चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको वाचन तेस्रो श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा। माइली दिदी बितिसकेपछि एकपल्ट भिनाजुले साइली दिदीको पनि कुरा चलाउनु भएको रहेछ। तर भर्खरै मात्र एउटा दिदीको गाउँको खाटामा बस्दै अर्को दिदीलाई त्यही ठाउँमा दिन आमाले मान्नु भएनछ। मेरी छोरी धेरै भएका छैनन्, एउटी छोरी मात्र भर्खरै सद्गति गरेर यिनै हातले आएको छु। आज फेरि त्यही ठाउँमा यिनै हातले अर्की छोरीलाई कन्यादान दिए, त्यही घरमा म कसरी दिउँ? म दिन सक्दिनँ। फेरि उमेर पनि बिहे गर्ने भएको छैन। केही वर्षसम्म भिनाजु दिदी बिना पनि आइरहनु भयो। भिनाजु आउँदा हामीलाई त्यसै नरमाइलो लागेर आउँथ्यो। हिजो अस्ति मात्र दिदीसँगै आउने जानी भिनाजु आजभोलि एक्लै आउँदा हामीलाई भन्दा बढी आमालाई असह्य भयो। त्यसपछि एक दिन दाजुले सम्झाउनु भयो र उहाँलाई अर्को बिहा गर्नको लागि आग्रह गर्नुभयो। 2039 मङ्सिर महिना सुरु भएको थियो। चिसोले निकै समात्न थाल्यो। चिसोको आनन्द पनि एक प्रकारको भिन्दै थियो भने अर्कातिर सँगसँगै मुटु नै छुने गरी चिसो बढ्न थालेको थियो। मुटु छुने गरी चिसो आए सँगसँगै विद्यार्थीको पनि मन निकै ढुकढुक हुन थालेको थियो। मङ्सिरमै रिजल्ट भएर अर्को सेसन सुरु हुने पनि हो। रिजल्टको दिन निकै ढुकढुक हुन्छ। रिजल्टको मिति सरले तय गर्नुभयो। हामी मिति अनुसार रिजल्ट सुन्ने बेला भयौँ। हाम्रो मुटुले ठाउँ छोडेको जस्तो भएको थियो। रिजल्ट भन्दै जानुभयो। प्रायः त्यो साल धेरै नै नतिजामा फेल भए। सर भन्नुहुन्थ्यो यसपालि धेरै नै कडा गरिएको छ, अर्को स्कुलमा गएर नराम्रो नहोस् भन्दै। त्यही ग्रुपमा परे म पनि। केही उपाय चलेन, नतिजा राम्रो भएन। मन साह्रै विरक्त भयो। हुन पनि म मात्रै फेल भएकी थिइनँ, म पनि फेल भएकोमा सबै नै छक्क परेका थिए। हुन त के छक्क पर्नु र, आफैले गरे अनुसारको फल त पाइने हो। घरकादेखि पनि साह्रै नै रिस उठ्न थाल्यो। कति बेलै पनि पढ्ने मौका नै दिनु छैन। जति बेला पनि कामै मात्र थियो। काम गरे खुसी हुने नत्र खालि रिसाउने, कति काम गर्नु कति गरे खुसी हुने, उनीहरूलाई त के नै गर्नु थियो र फेल भइस भनेर गाली गर्ने। आफूलाई त आफूसँगैका साथी अर्को कक्षामा पुगेको र आफू नजान्ने भएर छोडिएको कत्रो पीडा थियो। पास भएर जानेहरूको कत्रो शान छ, कति खुसी देखिन्छन्, कति खुसी छाएको छ उनीहरूमा। आफूलाई त्यही पुरानो क्लास, त्यही बेन्च, त्यही पार्टी इत्यादि सबै नै पुरानै पुरानो। पुरानै क्लास दोहोऱ्याउनु परेकाले त्यही किताबले काम चल्ने भयो। किताबको लागि कुनै आपत्ति भएन, किताबको लागि ढुक्क थियो। साथीहरू धेरैको बिग्रिएको थियो, बिग्रेको भए पनि फेरि बिग्रिएको अनुभव बिर्सिन थालेको थियो। मेहनत गर्नुपर्छ भन्ने भइरहन्थ्यो। एकअर्कामा निकै मेहनत र छलफल गरिरहन्थ्यौँ। पास भएर जानेहरू पनि धेरै टाढा थिएनन्। एउटै ढोका थियो, दुईवटै क्लासको। गफगाफ गर्न कुनै आपत्ति थिएन, पढाइ चल्दै गयो। पढ्दै जाँदा पाठमा शैक्षिक भ्रमण आयो। हामीलाई सरले निकै कर गर्यौँ। हामीले लगातार भनिरह्यौँ। एक दिन सरले भ्रमण जाने मिति शुक्रबार तोक्नुभयो। भ्रमण जान त्यस्तो केही खासै सामानको जरुरत थिएन। एउटा झोलामा थाल बटुका र पानी खाने एउटा ग्लास बोक्नु भनेको थियो। त्यसमा कसैले एउटा सानो सियो बोक्नु भनेको थियो। हामी सबै तयारीका साथ शुक्रबार बिहान स्कुलको ग्राउन्डमा भेला भएर 7 बजे त्यहाँबाट हिँड्ने कुरा भयो। तयारीका साथ भेट भयौँ। स्कुलले नै 2 किलो पुरै मुरै 1 किलो चिउरा र दालमोट तयार पारेको रहेछ। हामी त झन् अझै खुसी भयौँ। बदमटार कहिले नपुगेको सबैको लागि नयाँ ठाउँ थियो। हामी धेरैले त पहाड पनि देखेकै थिएन, अब पनि पहाड पनि देख्न पाइने खुसी पनि थियो। स्कुलबाट उकालो लाग्यौँ पैदलै पैदल। सबैजना लाभालस्कर लागेर हिँड्यौँ। हिँड्दा हिँड्दा कहिले नपुग्ने बाटो रहेछ। मलाई अझै पनि थाहा छैन कुन कुन बाटो कता कता घुमाउँदै लगेको भन्ने। बाटामा बेला बेला खोला पनि आउँथ्यो, कुन खोला हो थाहा थिएन। तर एउटा कुरा चाहिँ साह्रै रमाइलो लाग्यो, जङ्गलमाथि कहाँबाट हो कुन्नी। पानी यस्तो मजाले छाँगा बन्दै झरेको थियो कि हेरिरहँ जस्तो भइरह्यो। पानीलाई कहाँ पुग्ने हतार हो, दायाँ बायाँ नहेरी दगुरिरहन्थ्यो। कहाँ जाने हो म पनि जान्छु भन्दै सोध्नु जस्तो भयो। जङ्गलको बाटो उकालै उकालो, हामी कहिले नहिँडेकालाई त साह्रै गाह्रो हुँदो रहेछ। त्यही भिडमा मिसिएका थिए अमित पनि। बेला बखत पर्खे चाहिँ गर्थे, म साह्रै स्याँ स्याँ भएर हिँड्नै नसक्ने जस्तो हुन्थे। उकालो चढ्न साह्रै कठिन हुँदो रहेछ, कसरी हिँड्छन् मानिसहरू, म त हिँड्नै नसक्ने भएँ। कसरी पुग्नु, अझै कति छ, कहाँ हो थाहा छैन। अब त धेरै छैन, ऊ त्यही त हो नि, अमितले देखाए। बल्ल सास आयो। म होइन, हामीलाई यति हिँड्दै यस्तो कठिन हुन्छ? त्यो पहाडका मान्छेहरू कसरी उकालो ओह्रालो गर्छन्? साह्रै कठिन पो हुँदो रहेछ। रात दिन हिँड्ने बाटो त यस्तै होला नि। तपाईँहरू त पहाडमा बस्ने मान्छे कसरी व्यवहार गर्नुहुन्छ? यस्तो त साह्रै कष्ट भयो। अमित गलल्ल हाँसे। किन, के भएर? मैले सोधेँ। एकछिन चुप लागेर मेरो मुखतिर हेरेर भने, त्यस्तो केही हुँदैन। तपाईँ पो कहिल्यै पहाड नदेखेको नहिँडेको मान्छे भएर यस्तो भएको त। उहीँ जन्मेर हुर्केका मान्छेलाई त कहाँ त्यस्तो हुन्छ र? यस्तो बाटा त उनीहरूको लागि केही होइन। यो साधारण मात्र हो पहाडका मान्छेहरूलाई। तपाईँहरूलाईसम्म बाटामा हिँडेको जस्तै हो। यस्तो अप्ठ्यारो भयो भने उनीहरूको कसरी व्यवहार चल्छ? यो बाटो त उनीहरू रात दिन हिँड्नुपर्छ। अझ यहाँ त न बजार नजिक छ, न त दोकान नै। हामी गफ गर्दा गर्दै उकालो चढेको थाहा नपाई उकालो सकिएछ। होइन, कति ढिला हिँडेको? तिमीहरूको चाला के हो? के गफ चल्दैछ? सरले हामीलाई हकार्नुभयो। बल्ल हामी सम्ममा पुगेका छौँ। भोकले निकै लखतरान परिसकेका छौँ। यताउता पातला घरहरू रहेछन्। खाली बारी थियो। बारी निकै सुक्खा देखिन्थ्यो। कोदो बारी रहेछ भन्दै हामी यताउता चिरबिलाउन थाल्यौँ। घाम निकै माथि आइसकेको छ। इलाम जिल्ला पर्दो रहेछ। पहाडको फेदमा पुगेका छौँ हामी। सरले देखाउँदै भन्नुभयो, ऊ त्यहीँ हो शान्तिपुर। ती बर र पिपलका बोट हुन्। त्यहीँ छ चन्द्रकान्त भट्टराईको घर। ती बर र पिपल हाम्रो घरबाट पनि देखिन्थे। त्यहाँबाट हेर्दा त पारीपट्टि नै रहेछ। कति नजिक वारी बदमटार पारी शान्तिपुर। बीचमा खोलो बगिरहेको हरियाली नै हरियाली। कति सुन्दर लाग्ने त्यहाँका मान्छे। कति भाग्यमानी। कति राम्रो पहाडको छेउमा बस्न पाउने चिसो हावा। वरिपरि पहाडै पहाडले गरेको ठाउँ। एकछिन त म पनि दङ्ग परेँ। हाम्रो भोक तिर्खा सबै नै हराए जस्तो भयो। हामी यताउता रमिता हेर्न थाल्यौँ। सरले भन्नुभयो, अब तिमीहरूले भात खाएर हिँडिहाल्ने होइन। यस्तो दुःख गरेर भात पकाएर खुवाउनु भएको छ। तिमीहरूले एक दुईवटा नाचेर देखाउने अनि मात्र हामी जाने। चिउरा भुजिया अलि के नै खाएका थियो होला र हामीलाई भात नै खान र घुम्न जान हतार भएको थियो। त्यो दिनको गुन्द्रुक र भात कति मिठो हो भनेरै छाड्दै छैन। मिठो त भोक लागेरै होला। हतार हतार खाना खायौँ। हामीले घुमेर घर फर्किनु थियो। समय निकै माथि पुगिसकेको छ। अझ धेरै घुम्न बाँकी नै छ। हामीले ढिला गर्नु हुँदैन थियो। समयले हामीलाई पर्खिँदैन थियो। भात धेरैलाई पकाउनु परे तापनि छिटै नै पाकिरहेको थियो। हामीले त्यहाँ कसैलाई सानो ठुलो छुट्याउनु पर्दैन थियो। त्यहाँ हाम्रो लागि सबै नै बराबर थियौँ। हामी सबैले नै आफ्ना थालबटुका निकाल्यौँ। कोही बसेर, कोही उभिएर, कोही कता गएर छिटो छिटो खाना खायौँ। खाना खाइसकेपछि हामीले एक दुईवटा नाच देखाउनु थियो। एउटा ग्रुप नाच्ने भन्नुभयो सरले। छजनाको ग्रुप भयौँ। सरले नै गीत गाउने, अरूले त्यसमा सघाउने भए। गीत थियो, यो नेपाली शिर उचाली अन्धकारमा लम्किन्छ। हामीलाई भाउजूले एउटै गीतमा बिदा दिनुभयो। हाम्रा झोलाहरू त्यहीँ राखेर हामी उकालो लाग्यौँ। नहर बनाएर तल तलसम्म ल्याएको रहेछ। सरले हामीलाई त्यो नहर हो, यसलाई नहर भन्छन् भन्दै देखाउँदै अघि लाउनुभयो। अझै धेरैतिर लगेको रहेछ। खोलाबाट नहर छुट्याएर ल्याएको रहेछ। कत्रो ठूलो पहाड थियो। हामी पनि खोलै खोला निकै माथिसम्म पुग्यौँ। केरा फलिरहेको देखौँ। एउटा कुरा चाहिँ मलाई अचम्म लाग्यो, यो जङ्गलमा फलेको फलफुल चाहिँ कसले खान्छ होला? अमितले भने, यो खाने त बाँदर, ढेडु, अर्ना, हात्ती, यी जङ्गलमा जो बस्छन् खान्छन्। अझ पहिले पहिले त यिनै फलफुल खाएर मात्र मान्छेले दिन बिताउँथे। मानिसले यो अन्नपानी खान थालेको धेरै भएको छैन अरे। अझ यहाँ त आँप रहेनछ। आँप पनि हुन्छ। आँप, अम्बक, कटहर हामी घरमा पो आफै रोप्छौँ त जङ्गलमा त आफै उम्रन्छ। प्रकृतिले पनि पशु पक्षी जनावर मान्छे सबैका लागि उमारिदिन्छ। यी जङ्गलमा बस्ने पशु पक्षी जनावर सबैलाई पालेको छ। अमित निकै जान्ने ज्ञानी मान्छे जस्तो लाग्यो। मैले पनि जान्ने हुँदै भने, एउटा कुरा थाहा छ, त्यो साधुटार जङ्गल छ नि, त्यो के भएर साधुटार भएको अरे भने, त्यहाँ त साधु सन्तहरू मात्रै बस्थे अरे पहिला। हेर न त्यहाँ कति आँपहरू छन्। हामी गफे गफ निकै माथि पुगिसकेका थियौँ। ठाउँ ठाउँमा पानीको डोबिल्कोमा खुट्टा धुर्दै खेल्दै रमाइलो मनाउँदै आनन्द र हौसला बढाउँदै गइरहेका थियौँ। साह्रै रमाइलो ठाउँ। वरतिर परतिर जङ्गल, बीचमा खोला। साथीहरू माझ म निकै ठुली मान्छे जस्तो भएकी थिएँ। ढुङ्गाबाट जराकजुरक उठेर भने, अब हामी जानुपर्छ। साथीहरू सर आइसक्नु भयो होला। अहिले हामीलाई फेरि खोज्न हिँड्नुहुन्छ। हामी फेरि ओह्रालो लाग्यौँ। खोला सहर जस्तै देखिन्थ्यो। ती साथीहरूले के नयाँ कुरा देखे होलान्? हामी त जानै सकेनौँ। कहाँसम्म पुगे होलान्? हामी पनि तिनीहरूभन्दा कम भएनौँ। आँप, कटहर, केरा, थाकल इत्यादि देख्यौँ। हामीलाई त्यतिकै खोलामा छोडेर माथि गएका अमित, अरे कस्तो कुरा गरेका, सोधेको र देखेको मिल्छ भन्दै डाँडामाथिबाट ओरिँदै थिए। तिमीहरू कहाँ गएका थियौ? हामीले कति खोज्यौँ, के गर्नु त? तिमीहरू चाहिँ लामा खुट्टाले माथि माथि टेक्दै गइहाल्यौ। हाम्रो त छोटो खुट्टा जानै सकेनौँ। अमित अलमल्ल परे। मलाई भन्नु केही अप्ठ्यारो थिएन। हामी गफ गर्दा गर्दै चिया खाजा खाने ठाउँमा पुग्यौँ। खाजा खाएर हामी ओह्रालो ओह्रालो लाग्यौँ। घाम पहेँलो भइसकेको थियो। मनमा डर लाग्न थालेको थियो। बिहानको हिसाबले त राति 9-10 बजी मात्र घर पुग्ने भयो। ओह्रालो पनि भएको र घर पुग्ने पनि हतारले सबै नै दगोर्न थालेका थिए। धेरै साथीहरूको घर हाम्रोभन्दा निकै नै माथि नै पर्थ्यो। त्यस्तो उखालो ओह्रालो कहिले नहिँडेकाले होला। त्यसमा पनि रुखको पातले चिप्लेर माथि टेकेको तल आइपुगिन्थ्यो। कति ठाउँ त बसेर चिप्लिन्थे। सबै नै हाँस्थे। मनमा पीर पर्न थालेको थियो, आज उज्यालोमै घर पुर्न सकिँदैन भनेर। नभन्दै घाम जंगलमै डुब्यो। घर पुग्न निकै हतार भएको छ। सबैभन्दा अन्तिममा पर्छ हाम्रो घर, बाँसकारीको बाटो छ। मरेका नानीहरू तिनै बाँसकारीमा ल्याएर राख्ने गरेको देखेकी थिएँ। राति लगभग 8-9 बजी भएको थियो होला। अँधेरी रात थियो, झलमल्ल आकाशमा तारा लागेको थियो। सुनसान रात, चकमन्न गाउँ, सबैको घरमा बत्ती निभिसकेको थियो। हामी स्कुलबाट ओह्रालो लाग्यौँ। अब कसको घरमा कसले पुर्याइदिने, उनीहरू छलफल गर्न थाले। अमितले भने, म पुर्याइदिन्छु नि त त्यसो भए सीतालाई। मनमनै कता कता खुसी भयो पनि लाग्यो, अर्कातिर विस्मात भयो जस्तो पनि भयो। अरूले नै पुर्याए पनि त हुन्छ, किन अमितले नै पुर्याउनु पर्ने? मनमा तर्क वितर्क खेल्न थाल्यो। म एकहोर जस्तो भएँ। चुपचाप थियौँ, निकै राति भइसकेको थियो। घर आइपुग्यो। ढोकामा पुर्याएर म गएँ है आमा भाउजूलाई बोलाउनु भन्दै अमित घर गए। अमितले बेलुका घरमा पुर्याएर गएदेखि मनमा धेरै दौडधुप भयो। उनले दिउँसो बाटोमा हिँड्दाको पर्खाई उनको बोलीको भाव र तरिकाहरूको भन्दा भिन्न भिन्नै थियो। राति पनि घरमा पुर्याउन आउने बहानामा दिउँसो गफ गर्न नपाएको सबै नै मौका पारेर भएको थियो। त्यस दिनदेखि तर मलाई किनकिन ऊदेखि तर्कन मन लाग्न थालेको थियो। म धेरै गम्भीर भएर सोच्न थालेकी थिएँ। मलाई आफैतिर फर्केर हेर्न मन लागेको थियो। म यो जे गर्दैछु यो राम्रो होइन भन्ने आफैमा आउन थालेको थियो। त्यसैले म ऊदेखि तर्किन खोज्दै थिएँ। कहिलेदेखि थाहै नपाई मलाई ऊ मनपर्न थालेको रहेछ। जति बेला पनि हेर्दा उसले पनि हेरिराखेको हुन्थ्यो। आँखा उसैमा गएर ठोकिन्थ्यो। अब म फेरि न्युरिएर आफ्नै काम गरिरहन्थेँ। गाउँघर एउटै थियो, अलिकति मात्र फरक थियो। तलमाथि ऐँचो पैँचो सरसापट आउजाउ कामधन्दा मेलो पाको खरखेताला प्राय गाउँघरमा चल्ने नै हो। यो कुनै कुरा थिएन हाम्रो लागि। पानी खाने कुवा हाम्रै घरको थियो, धेरै गहिरो भएर होला त्यति सुक्दैन थियो। हाम्रो कुवा पनि सुक्यो भने बिरिङ खोलाको मुहानमा जानुपर्थ्यो पानी लिन। त्यसैले धेरै टाढादेखि हाम्रै कुवाको पानी खाने गर्थे। गाउँ एउटै कुवा अरू नभएकाले अमित पनि तिनै गाउँलेसँग मिसिएर पानी लिन आउँथे। नुहाउने लुगा धुने त्यही नै थियो। देख्दाखेरि धनी परिवारकी सम्पन्न छोरी थिए। आकर्षक पनि भएछु जस्तो लाग्न थाल्यो मलाई। राम्रो हुनु पनि राम्रो होइन रहेछ र छ जस्तो पनि हुन थाल्यो। म धेरै सतर्क हुन थालेँ। जीवनमा हाँसिरहनु, खुसी हुनु, नरिसाउनु मलाई मनपर्ने कुरा हो। त्यसैले होला रेला गर्नु, जोक सुनाउनु र हँसाउनु त मेरो बानी नै भइसकेको थियो। साथीहरू मेरो सङ्गतमा पट्यार मान्दैन थिए। स्कुल छुटाउन मन लाग्दैन थियो। स्कुल जाँदा साथीहरूलाई बाटामा पर्खिँदै जाने गरेको थियो। अब त्यो पर्खिन मन लाग्न छोडेको थियो। जस जसलाई बाटामा भेटियो त्यो त्यहीँ हुन्थे, कसैलाई पर्खिन्नथे। स्कुलमा पुगेर साथीहरूले सोध्थे, आज किन नपर्खेकी सीता? भन्थे, कहिले होमवर्क गर्नु थियो त्यसैले, कहिले बिर्सेछु भन्थे। कसै कसैले त शङ्कासम्म पनि गर्न थालिसकेका थिए। मलाई पढ्नु धेरै रहर थियो। कहिले त म आफ्नो एउटा साथीलाई सुनाइदिउँ कि जस्तो पनि लाग्थ्यो, तर फेरि म आफै आफै नै रोक्थेँ। साथी भनेका मिलुन्जेलका मात्र हुन्, भोलि नराम्रो हुने बित्तिकै यसको त योसँग यस्तो छ भनेर जनहल्ला मात्र फिनाउँछन्। फेरि सुनाउने पनि त केही आधार नै छैन, न चिठी छ, न त त्यस्तो विशेष केही पनि त भनेको थिएन। म फेरि आफै आफैलाई सम्झाउन थालेँ। हाम्रो घर अघि बजार जाने आउनेहरूको मूल बाटो पर्थ्यो। सिरानमा बाँसकारी र मिलेको खेत, त्यसको पुच्छारमा घर थियो। बाटोको छेउमा पैनीको कान्ला थिए। दैनिकै जस्तो म गाई भैँसी लिएर त्यही पैनीको डिलमा चराउन जान्थेँ। धेरै भैँसी पाल्ने र ठूलो टिनको घर हुनेलाई धनी मानिसमा गरिन्थ्यो। त्यसमा पनि हाम्रो त गाईबस्तु बाँध्ने, गुवाली, भान्सा घर, आफू बस्ने घर सबै नै टिनकै थिए। हेर्दा अमित पनि नराम्रो थिएन, सलक्क परेको, गाउँ गोरो, चट्ट हेर्दा राम्रो देखिने, बोल्दा हाँसेर मात्र बोल्ने, गफका गर्न उनलाई कसैले भेट्दैन थियो। उनको र मेरो जे विषय परोस् डिस्कस परिरहन्थ्यो। अन्तिमसम्म पनि जे गरेर भए पनि मैले जित्नु नै पर्थ्यो। उनले हाँसेरै छोडिदिन्थे। त्यसैले होला हाम्रो जति बेला भेट भयो कि एउटा विषय निकालेर थालिहाल्थ्यौँ विवाद गर्न। पानी लिन आउने ठाउँ या बजार जाने बाटो, त्यही भएर होला प्राय हाम्रो घर निस्केर जाने बानी भइसकेको थियो। उनी परेदेखि हाँस्दै आउँथे। तिमीहरू त भेटै नहुनु नहुने भयो, तिमीहरू यस्तै हो स्कुलमा पनि, यहाँ कि यहाँ मात्रै गर्छौ झगडा कि स्कुलमा पनि यस्तै हो। आमा भाउजूहरूले नै यस्तो कुरा गरेपछि त झन् मलाई हो कि हो जस्तो लाग्न थाल्यो। परिवारले थाहा पाउँछन् भनेर तर्किन खोज्दा पनि उनकै सामुन्ने त्यसो भन्दा उनलाई त बिरुवालाई मल पानी लगाई गोडिदिए जस्तो भयो। उनले झट्ट मेरो मुखमा हेरे। वरपर बाटो स्कुलतिर त म तर्किएकै थिएँ, घरैमा आउँदा त बोल्नै पर्थ्यो। उहाँहरूको भनाइले मलाई ठूलो सङ्कटमा पुर्याएको थियो। एउटै अभिभावकहरूको यस्तो भनाइ होला भन्ने मैले सोचेकै पनि थिइनँ। एक किसिमले उहाँहरू त मन पराइसकेको जस्तो पो भयो। अझ त्यहाँदेखि त उनको आवाज आवत बढ्दै गइरहेको थियो। वास्तवमा मेरै गल्तीले हो यस्तो भएको। म जोसुकैसँग हाँस्ने बोल्ने गर्छु, त्यो राम्रो होइन रहेछ। मलाई के थाहा रहेछ होला भन्ने, हाँस्दै बोल्दैमा के हुन्छ र हाँस्नु बोल्नु रमाइलो गर्न नरिचाउनु मेरो भनाइ थियो, तर केटा मान्छेसित खुलेआम गरेर हाँस्नु बोल्नु राम्रो होइन रहेछ भन्ने मलाई लाग्न थालेको थियो। एक दिन बजार जान भने घरबाट निस्केर हिँडेँ, बाटामा जाँदै गर्दा अमितलाई भेटेँ। मन नपरी नपरिकन भए पनि मैले बोल्नु परेको थियो, मलाई उनले ममाथि निकै ठुलो हक जमाए जस्तो लाग्न थालेको थियो। उनले जे भन्यो त्यही चुपचाप लागेर मान्न बाध्य हुन थालेकी थिएँ। झन्डै 15-20 मिनटको बाटो हिँडिसकेका थियौँ, बजारको दिन भएकाले बाटामा आउने जानेहरूको त्यत्तिकै ओहोर दोहोर भइरहेको थियो। त्यसमा पनि गाउँघरको एकमात्र बजार थियो, इलाम, फिक्कल, पाँच थर, ताप्लेजुङ सबैतिरबाट पहाडेहरूको घुइँचो त्यत्तिकै लाग्ने गरेको थियो। पहाडेहरूको किनबेच गर्ने बजार त्यही थियो। नामको बुधबारे बजार भएकाले साताको एक दिन मात्र हाट लाग्ने हुँदा निकै घुइँचो देखिन्थ्यो। हाट लाग्ने ठाउँ भने त्यति व्यवस्थित थिएन, बजार बाटो जस्तै लामो थियो। त्यसो त प्राय मंगलबारदेखि नै घुइँचो हुन्थ्यो। त्यसैले होला व्यापारीहरू पनि त निकै टाढादेखि आउन थालेका थिए, दोलाबारी, नक्सल, बाहुनडाँगी, चाराली, बिर्तामोड आदि। त्यति बेलाको दोलाबारी बजार निकै नै केन्द्रबिन्दु झैँ मानिन्थ्यो। दोलाबारीका व्यापारीहरूसँगको किनबेचले निकै नै चिने जाने जस्तो भएको थियो। प्राय व्यापारीहरू पनि दोलाबारी र नक्सलकै नै देखिन्थे। मालसामान लिएर आएका पहाडियाहरू भने परैबाट चिनिन्थे। दौरा सुरुवाल र टोपी, कम्बरमा पटुका बाँधेका हुन्थे भने स्त्रीका कैची मारा साडी, चौबन्दी चोली र झुम्के बुराकीले उनीहरूको आफ्नै पहिचान बोकेको हुन्थ्यो। आफ्नो संस्कृति र आफ्नै वेशभूषामा उनीहरू रमाएका देखिन्थे। रङ्गीचङ्गी लुगामा रमाउँदै आएका केटाकेटी वा बुढाबुढीको निकै नै खचाखच देखिन्थ्यो बजार। हामी बजार नजिक आइपुग्न लागेका थियौँ। बाटैमा भाउजूको माइती आउँथ्यो। भाउजूको आमा बुबा भाइ बहिनी बाटैतिर या आँगनमा घुमिरहेका या ब्याडमिन्टन खेलिरहेका हुन्थे। हामी गफ गर्दा कतै बाटो काटेको पत्तै भएन, बजारको नजिक पुग्न लागेका थियौँ। बजारको सिरानमा मेला लागेको थियो। मेलामा रोटेपिङ, जादु, तास, जुवा, डाइस, सर्कस इत्यादि थियो। हामी पनि त्यही मौकामा पुगेछौँ। रोटेपिङ धेरै अग्लो थियो, देख्दैमा डर लाग्थ्यो। पिङ खेल्ने नै नखेल्ने, खेलौँ न, केही हुँदैन, केही हुँदैन, जाने जाउँ, म भएँ केही भएछ भने, यत्र मान्छे त खेलिराखेका छन् भने के हुन्छ, बस्ने पीरा छ, समात्ने ठाउँ छ भन्दै अमित लिएर गए। मन त खेल्ने मेरो पनि थियो, तर डरैले साथ दिएको थिएन। चिनेको साथी हुँदा आँट पनि आए जस्तो भयो। बसेर पिङ खेलेको अरूले देख्दा के भन्लान् भन्ने पनि मनमा डर नै थियो। पिङै त हो, बसेर खेल्दैमा के हुन्छ र, यो नभए अरूसँग पनि त बसेर खेल्नै त पर्थ्यो। जेसुकै होस्, निकै बेर एकोरिएर सम्झे, आफ्नो मनलाई आफैले सम्झाए। मैले स्वीकृति दिएपछि टिकट लिएर आए अमितले। हामी आफ्नो टिकट लिएर अगाडि लाग्यौँ। पिङ रोप्यो, खेल्न अगाडि बढ्यौँ। पिङ हुँ कुहिन थाल्यो। मेरो भने शरीर सबै नै चिसो भए जस्तो भयो। जब पिङ तलबाट माथितिर जाग्छ, बिस्तारै खुट्टाको आउँदादेखि चिसो हुँदै आउँछ। माथि टुप्पोबाट तल झर्दा त सासै रोकेर आँखा चिम्लिन्थे। डरले मुटु नै हल्लियो कि जस्तो हुन्थ्यो भने अर्को रमाइलो पनि भइराखेको थियो। आज धेरै दिनमा मन नलागी नलागी भए पनि अमितसँग बसेर पिङ खेल्न पाएकोमा भित्रदेखि मन खुसी पनि भएको थियो। अब यहाँदेखि उता यस्तो हुन्छ हुन्न थाहा छैन, मन त मलाई पनि परेकै थियो, कहिलेदेखि हो थाहा भएन, तर पनि मलाई ऊदेखि तर्कन मन लाग्थ्यो। आफ्नो पढाइ र उमेरले गर्दा मलाई यो यस्तो राम्रो काम होइन भन्ने लागेर हो ऊदेखि टाढिन मन लागेको। पिङ आफ्नै गतिमा हुइकिरहेको थियो। पिङ खेल्नेहरूको भिड पनि त्यत्तिकै थियो। आइमाईहरू र केटाकेटी प्रायः देखिन्थे। केटाकेटीमा पिङमा डरले चिचाइरहेका थिए। कोही भन्थे डरले त माथि नै बाट पिसापो फेरिदिन्छन्। कोही भन्थे पिङको माथि धुरीमा पुग्दा आत्तेर हामी फाल्छन् अरे। पिङको छेउमा एकछिन बस्दा धेरै कुरा सुनेकी थिएँ। मानिसहरू एकआपसमा कुरा गरिरहेका थिए। केही मानिसहरू त्यत्तिकै रमिता हेरेरै चित्त बुझारी फर्किन्थे। हाम्रो पिङको गति अब रोकिन थालेको थियो। पिङ खेलाइ पहिलोपल्ट थियो। त्यत्रो पिङ कहिले खेलेको थिएन जीवनमा। पिङबाट हामी दुवैजना उत्रियौँ। मनमा निकै डर लागेको थियो। यताउता चारैतिर आँखालाई घुमाइदिएँ। कसैले देखे कि भनेर, कोही देखा परेन। अब मलाई ढुक्क भयो। सर्कस पनि हेर्ने सल्लाह भयो। हामी फेरि सर्कसतिर लाग्यौँ। त्यहाँ केटाकेटी र चर्काको सर्कस रहेछ। निकै बेर त्यहाँ हेऱ्यौँ। निकै रमाइलो लाग्यो। केटीले बटारिएर तल खुट्टाबाट टाउको छिराउने, टाउकाले टेकेर खुट्टा ठाडो गर्ने, केटाले साइकलको रिङबाट छिर्ने, सिधा उभिने, अर्को साथीले आँखामा पट्टी बाँधेर छेउछाउमा छुरी हान्ने डर पनि लाग्यो, अचम्म पनि लाग्यो। हामी बजार हिँडेको निकै बेर भएको थियो। बजार पुग्न बाँकी नै थियो। मेलाबाट बाहिर निस्क्यौँ। बुधबारको दिन हाम्रो स्कुल बिहान लाग्ने गर्थ्यो। त्यसैले स्कुले र सरहरूको भेलाले निकै नै घुइँचो र केटाकेटीको भिड निकै बढेको थियो। आउने र जानेहरूको भिड त्यत्तिकै थियो। हामी बजारतिर लाग्यौँ। बजारमा बुबा र सानिहामा बस्नुहुन्थ्यो। बजारमा पनि घर थियो, तर हामीलाई बजारमा घर छ भन्ने केही हर्क लाग्दैन थियो। हामीलाई धेरै दुःख र कष्ट दिनुभएको थियो बुबाले, तर पनि बजार जाँदा घरमा निस्किने नै गरेको हुनाले निस्किने गर्थ्यौँ। म बुबाको घरतिर लागेँ, ऊ आफ्नो कामतिर। म सानीमालाई घुर्क्याउन जान्थेँ। कहिले के खान्छु भन्थे, कहिले के, तर पनि सानीमाले यो खान्छेस् त्यो खान्छेस् भनेर कहिले पनि सोध्नुहुन्नथ्यो। आज त यो खा भनेर कहिले भनेको थाहा भएन। अरू बरु आफै कहिले कहिले चिया पकाएर दिन्थेँ, र म पनि चिया बिस्कुट झिकेर खान्थेँ। त्यसै गर्दै थिएँ। एक दिन बिस्कुट झिकेर ल्याएँ। सानीमाले त त्यो बिस्कुट किन ल्याए कि राख पो अरे, के भनेको, म त सौताकी छोरी पो त, जानेको छैन के। सानीमा चुप, चिया खाएर ग्लास पनि नसम्हालिकन म हिँडेँ त्यहाँबाट। कार्यक्रम श्रुति सम्वेगमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौं। केही बेरमा यसैको बाँकी अंश लिएर आउने नै छौं। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मिचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा र रेडियो दर्पण दोलखाको कालिन्चोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सीताजीको उपन्यास म हिँडेको बाटो सुनिरहेका छौं। अब सुनौ यसै उपन्यासको बाँकी अंश। उन्चालिस सालमा पनि बलजफ्ती गरेर पढेकी थिएँ। किताब किन्ने पैसा पनि कोहीसँग मागिन, आफैसँग भएको पैसाले किताब किनेर ल्याएकी थिएँ। कसैले सोधेनन् कहाँबाट ल्याइस किताब पान किन्ने पैसा भनेर। पढाउने कुरा कसैको थिएन, म आफ्नै डिपीले जसै तसै पढ्दै गरेकी थिएँ। अब यति भए अक्षर चिनिहाले भइगयो भन्ने रहेछ, तर मलाई पढ्ने रहर उत्तिकै थियो। सँगैका साथीलाई छोड्ने मनै थिएन। उन्चालिस साल पनि जसै तसै काटियो। चालिस सालको दसैँ रमझम भएर आयो। दसैँ सँगसँगै रमाइलो र उमङ्ग बोकेर तिहार पनि आयो। रसिलो चाड तिहार भन्दै आएको थियो। हामी बढ्दै गएको र चाडबाडहरू नजिकै नै आउँदा निकै रमाइलो हुन्थ्यो। हामीलाई दसैँमा टिका लगाउन खासै कतै जानु पर्दैन थियो। आमाका माइतीहरू कतै थिएनन्, त्यसैले हाम्रा मावलीहरू नै भएनन्। ठुलो बुबासँग पनि त्यति आवाज जावत हुँदैन थियो। बुबाहरूको के भएर कुन्ने? हाम्रो दसैँ भनेको घरमा टिका लगाउनु, मिठो खानु र राम्रो लगाएर पिङ खेल्न जानु, साथीभाइसँग मिलेर टाढा टाढा रोटी पिङ खेल्न जानु हो। हामी दुई घन्टाको बाटोसम्म पनि हिँडेर पिङ खेल्न जान्थ्यौँ। धेरै साथीहरू भएर खानेकुरा बोकेर खाँदै खाँदै गफ गर्दै जाँदा लामो बाटो पनि हिँडेको थाहा नै पाइँदैन थियो। दसैँ जाने बित्तिकै तिहार पनि उत्तिकै रमझम भएर रसिलो बन्दै पछि पछि गर्दै आउँथ्यो। दसैँ जाने बित्तिकै गाउँघरमा घिन्ताङ घिन्ताङ गर्दै मातल बज्न थालेपछि झनै रमाइलो सुरु हुन्थ्यो। सयपत्री फुलको थुङ्गाले तिहारलाई झनै बोलाए जस्तो लाग्थ्यो। त्यो अँधेरी रात पनि उजेरी रात जस्तै झिलिमिली भएको हुन्थ्यो। तिहार सुरु हुने बित्तिकैदेखि हाम्रो देउसी टोली सुरु हुन्थ्यो। हाम्रा सबैका आफ्ना दाईहरू नै हुन्थे लिएर हिँड्ने, त्यसमा हामीलाई केही अप्ठ्यारो पर्दैन थियो। हामी जम्मै स्कुले भएकोले खासै रिहर्सल गर्न भ्याउँदैन थियौँ। देउसी हाम्रो तिहार सकेर एक दुई दिनसम्म चल्थ्यो। हामी धेरै केटीहरू भएर होला हाम्रो देउसी निकै रमाइलो र उत्साहजनक हुन्थ्यो। देउसी चलेको निकै दिन भएको थियो, तिहार पनि गइसकेको छ। देउसीको रमझम अन्तिम हो कि जस्तो छ, सायद त्यही दिन जस्तो लाग्छ मलाई। अन्तिम दिन अघि नै देखि एउटा अपरिचित व्यक्तिले एकहोर भएर हेरिरहेको थियो। धेरै विचार गरेँ तर पनि हेरिरहन्छ, जता गए पनि हेरिनै मात्र रहन्छ। मलाई सह्य भएन। एउटी साथीलाई भने, हेर्न त त्यो केटाले हेरिरहे जस्तो लाग्छ। ए, हेर्न दिएन त के भएर? कि दाईलाई भन्यो, पर्दैन, अहिले दाईहरूले कुट्न थाल्नुहुन्छ। यत्रो मान्छेहरूमा आफ्नै बेइज्जत, होस् छोड्दे, थाहै नपाए जस्तो गर्नुपर्छ। त्यस्ता बाटामा कति आउँछन् कति जान्छन् के साध्य छ र? हामी त बाटा हौ, बाटामा राम्रा पनि हिँड्छन् नराम्रा पनि। उसको कुराले मलाई चित्त बुझ्यो। जब त्यसले हामीलाई के जान्दछ र हाम्रो बारेमा? त्यो आएको दुई घन्टा भएको छ कि छैन त्यो हामीलाई अनुहार हेरेर अगाउँदैन भने हेरिराखोस्, हामीलाई केही फरक पर्दैन। कहाँको हो हामीलाई पनि चासो राख्नु जरुरी छैन। दाईहरू अगाडि हामी पछि थियौँ। घरबाट झन्डै आधा घन्टा जतिको बाटो टाढा गएका थियौँ। हाम्रो देउसीको अन्तिम दिन थियो। सबै नै एक दुई गर्दै भोलि भेट्ने बाजा गर्दै आफ्ना घरतिर लाग्दै थिए। हामी पनि आफ्नो घर आइपुग्यौँ। दुई दिनपछि बडासँगले हाँस्दै हाँस्दै के पढ्दै हिँड्छन् थाहा भएन। म पनि छिटो छिटोसँगले गएँ। भेट्दै के रहेछ उत्सुकता जागेर आयो। म पनि छिटो गरेर आएको देखेँ। पर्खेर बसेँ, तिमीहरूको त चाल्नेको छैन नि क्या हो? अहँ छैन, यहाँ हेर न। हातमा लिएँ, हेर्छु आफ्नै नाम पो रहेछ। म छक्क परेँ, होइन यो मान्छे हो नै को? मलाई असाध्यै रिस उठेर आयो। चिन्नु जानु केही छैन, के हो के थरी हो कहाँ बस्छ, नयाँ मान्छेलाई मेरो बारेमा थाहा छ, यो मान्छेसँग बोल्नु त के चिनेको पनि छैन। त्यतिकैमा मैले पढ्दै नपढी च्यातिदिएँ। होइन, पढ्नु त पढ्थ्यो, के लेखेको थियो, किन पढ्नु? त्यसलाई पठाउनु पर्ने भए पो पढ्नु। कोहीसँग दियो कसले र ल्याउने खो? अर्काको जिन्दगी सम्हाल्छ, तिमीहरू अर्काको जिन्दगीमा यस्तो खेलबाड गर्ने? मैले के भने रिसले भटभटाइरहेँ। आफ्नै साथीहरूलाई नमिठो नराम्रोसँग गाली गरेँ। धेरै बेरको मौनतापछि मलाई के थाहा त तँ यस्तो नराम्रोसँगले रिसाउँछस् भन्ने? रिसाउँदिन, तँलाई यो भएको भए सब के गर्थिस्? तँ आफै भन् त, भन्दै मेरी साथीलाई गाली गरेँ। हामी एक आपसमा गफ गर्दै स्कुल पुगेका थियौँ। तिहार सकेको दुई चार दिन मात्र भएको छ, कार्तिक महिनाको अन्तिम हुन लागेको थियो। सानी आमा र बुबा बजारमा बस्नुहुन्थ्यो। सधैँ जसो सानी आमा वा बुबालाई दही दुध मोही घिउ लगिदिइरहनु पर्थ्यो। लगिदिएन भने बुबाले घरैमा आएर हामी सबैलाई बाघले दिन झम्टिनुहुन्थ्यो। त्यो सारा पिर हामीले खप्नुभन्दा लगिदिने बेस सम्झी लगिदिन्थ्यौँ। त्यस दिन पनि बिहानै बुबा आमाकोमा दुध लिएर सानी दिदी जानुभयो। मलाई त केही थाहा थिएन। कहिले त उतै घरमा भात खाएर आउने गरेकोले कसैले पनि वास्ता गरेनन्। बेलुकैसम्म पनि घरमा नआउँदा र दुध ल्याउने भाँडा भोलि दुध लिएर जानुपर्ने हुनाले बेलुकातिर खोजी भएछ। दाजु किन आउनु ढिला गरी भन्दै साइकलमा भाँडा चाहिँ ल्याउनु पऱ्यो भन्दै बजार जानुभएछ। बिहानै मलाई हतार छ भन्दै एकैछिन पनि नबसी दुध खुवाउने बित्तिकै लिएर गए कि कहाँ गई त भन्नुभएछ सानी आमाले। अब के गर्नु कहाँ जानु भन्दै दाजु घर फर्किनु भयो। कसका घरमा हो, बाटामा दुधको भाँडो राखेको रहेछ। फर्किँदा देखेर दिएछन्। घरमा भाँडा मात्र लिएर फर्किनु भयो। अँध्यारो अनुहार लगाउँदै भाँडो राख्दै भन्नुभयो, हिँड्न त बिहानै हिँडेको रहेछ, निकै हतारमा थिए अरे, जाने बित्तिकै दुध खनाएर हिँडिहालिछे, एकछिन पनि बसिन अरे, अब गाउँघर कहीँ गई नसक्ने हुने भयो, कोसँग गएको नि? दाजु भटपटाउँदै माथि चढ्नु भयो। म आमा र दाजुको कुरा आँगनमा उभिएर सुनिरहेको थिएँ। आमाले आँखाभरि आँसु पार्दै भन्नुभयो, अब पालो तेरो त होला नि, तेरो पनि यही होला पारा, उहाँले भन्नुभयो। आमाको अनुहारमा धेरै नै क्रोध छाएको थियो। मैले केही भन्न सकिनँ। त्यो मान्छे को थियो केही भन्न सकिनँ। कहाँ हो त्यसको घर, के गर्छ, कसो गर्छ, त्यसका परिवार कस्ता छन्, त्यसको गरिखाने बाटो के छ, त्यो पनि थाहा छैन। मैले एक दुईपल्ट त्यस मान्छेलाई गाउँमा आउँदा देखेको थिएँ। कसका घरमा आउँथ्यो थाहा थिएन, आउन चाहिँ एक दुईपल्ट आएको थियो। खड्का थरी हो भन्थे, कसै कसैले तेरो भिनाजु भनेर पनि जिस्काउँथे। मैले ख्यालठट्टा हो भनेर सम्झेँ, त्यसलाई कहिले गम्भीर रूपमा नै लिइनँ। गाउँघर जताततै हल्लै हल्ला भयो। घरमा पनि एक किसिमको उराट लागे चाहिँ भयो। बल्ल हामी बढेर अलिक शान्त भए जस्तो भएको थियो। बेला बखतमा बुबाले दिइरहेको दुःख, आफ्नै ठुली छोरीले पाएको दुःख, अर्को माइली छोरीको खाउँ खाउँ लाउन भन्ने बेलाको मृत्युसँगै नातिनीको सर्पको डसाईबाट भएको तडपी तडपीको मृत्यु, आफ्नै शरीरमा वज्र प्रहार भएर हुँदा पनि नमर्नुको पीडा, अहिले आफ्नै छोरीले आफैलाई वज्र प्रहार गरे चाहिँ भएको थियो। एक दुई ठाउँबाट कुरा त आएकै थिए, त्यस्तो चिन्नु जान्नुका मान्छेसँग किन आत्तिएर गए कि? न त पढे लेखेको छ, न त गरिखाने धन सम्पत्ति छ, बाटो चतुरो पनि होइन, के गरेको होला खालि मान्छे मात्र, यति छिटो यस्तो होला भन्ने कसैलाई पत्तै भएन। बेला बखत आमाले मलाई गाली गर्दै भन्नुहुन्थ्यो, त्यो दिदी जस्ती हुनु नि भलादमी, दिदी त बोल्दिन, जति बेला पनि दिदीकै उदाहरण दिने, हामीले त केही गर्नै नहुने गर्नुहुन्थ्यो। उसले भनेको जे पनि मानिहाल्ने, हामीले त बोलेकै सुन्नुहुन्नथ्यो। हामी दिदीबहिनीको विवाद पर्दा पनि उसले त्यो दिदीलाई कति हेप्छस् भनेर गाली गर्नुहुन्थ्यो। हुन त उसको नाम उसको पनि के दोष र, उमेर पुगेको थियो, मात्र पढे लेखेको थिएन, धन सम्पत्ति थिएन, त्यति मात्र हो, हातखुट्टा छँदै थियो, उमेर छँदै थियो, त्यसमा पनि उसको के दोष, उसले न स्कुल जानु थियो न व्यापार नै थियो, उसले दैनिक त्यहीँ घरमा काम गर्नुबाहेक केही थिएन। जस्तो सुकै अवस्थामा भए पनि एउटा केटासँग एक दिन त बिहे गर्नै पर्ने थियो, उसलाई व्यस्त रहने काम पनि त केही थिएन। विद्यार्थीहरू पनि दिनभर स्कुलमा बिहान बेलुका भ्याइने भाइ घरमा धमाधमै आफ्ना काममा हुन्छन्। जागिर खाने पनि बिहान बेलुका घरमा दिनभर आफ्नो जागिरमा दिन काट्छन् भने व्यापारीहरू पनि आफ्नै काममा व्यस्त देखिन्छन्। उनीहरू सधैँ आफूलाई व्यस्त राख्छन्। तब अरू अन्यथा सोच्ने फुर्सद हुँदैन। त्यसको तुलनामा उसको त केही पनि थिएन। बुबालाई छोराछोरी सम्हाल्ने घरबाट हेर्नेतिर ध्यान नगएर कान्छी आमातिर ध्यान गएको थियो। त्यसैले बुबादेखि कोही पनि डराउनै छाडेका थियौँ। घरका जहान धेरै नै घटे जस्तो अनुमान भएको थियो। हुन त अरू सबै नै थिए, एकजना मात्रै घटेको हो, तर पनि के भएर हो कुन्नी? घरमा पनि भाउजू बिरामी हुनुभएको रहेछ। बेलुका स्कुलबाट घरमा आउँदा आमालाई भान्सामा देखेँ। खोइ भाउजू, भाउजू बिमारी छ। म भाउजूको कोठामा सरासर गएँ, भाउजू छरपटिरहनु भएको रहेछ। चुप लागेर हेरेँ एकछिन, छक्क पर्दै कोठामा बसेँ। भोलिपल्ट बिहान गाडा गोरुमा हालेर डाक्टर शङ्कर उप्रेति कहाँ लिएर आमा र दाजु हिँड्नुभयो, म र बहिनी घरमा बस्यौँ। दुई हजार चालिस कार्तिक 29 गतेका दिन हाम्रो घरमा धेरै खुसी छाएको थियो। त्यो दिन जताततै खुसी नै खुसी र उज्यालो भएको थियो। सूर्य झैँ उज्यालो थियो, भाइको अनुहार साह्रै राम्रो, सबैतिर मिलाएर हातले बनाएको जस्तै। सबै भन्थे भीमदाईको छोरो साह्रै राम्रो छ, ठूलो अनुहार गरेको हुने रहेछ, भाग्यमानीको खप्पर ठूलो भन्छन् त्यस्तै छ। गाउँघर सबै खुसी भए, भाउजू पनि निकै खुसी देखिनुहुन्थ्यो। अगाडि नै दुईवटी बहिनीलाई जन्म दिइसक्नु भएको थियो, त्यो तेस्रो सन्तानको जन्म लिए आएको थियो। बहिनीहरू पनि असाध्यै राम्रा थिए, गोरा न गोरा, अनुहार गोरो कपाल कहिलो, कुहिरेको सन्तान हो कि क्या हो कसै कसैले जिस्काउँथे। मङ्सिर महिना लागेको थियो, स्कुलको रिजल्ट भयो, राम्रै गरी पास भइएछ, खुसी लाग्यो, कक्षा 7 पुगियो। तर यता घरमा भने मलाई नपढाउने कुरा हुन थालेको रहेछ, पोहोर पनि नपढाउने किताबै नकिन्ने कुरा भएको थियो। म आफैले जबरजस्ती किताब किनेर ल्याएँ, अहिले त झन् न्यू नै न्यू भएको छ, दिदीले बिहे गरी अब यसले पनि त्यसै गर्छ भनेर। साथीहरू कसै कसैले फाटाफुटो किताब किनेर ल्याउन थालेका थिए, कसैका बुबाले ल्याइदिएका भन्थे, कोही दाजुले त कसैले आफैले भन्थे। सबै साथीहरू पास भएर आएकामा खुसी भएका थिए। कसै कसैले भन्थे, यसपालि त म बेलैदेखि ट्युसन पढ्छु, अर्को साल त हाई स्कुल जानुपर्छ, यसपालिदेखि धेरै मिहिनेत गर्नुपर्छ। धेरै साथीहरू एक आपसमा कुरा गरिरहेका थिए, उनीहरू अर्को साल कहाँ पढ्ने हो भन्न पनि थालेका थिए। तर आफू भने पास भए पनि खुसी हुन पाएको थिएन, एक त नपढाउने उनीहरूको एउटा बहाना भइसकेको थियो, के कसरी किताब किनेर ल्याउने। बडा सङ्कटमा परेकी थिएँ म। दाजु भाउजू कि म असाध्यै प्यारी छु जस्तो लाग्थ्यो, जे सियोकै होस् अब एकपल्ट चाहिँ भाउजूसँग सल्लाह गर्नु पऱ्यो भनेर भाउजूलाई भने। त्यसपछि फेरि आफैले मैले किताब किन्ने विचार गरेँ। भोलिपल्ट बिहानै 5 बजीतिर घरबाट हिँडेँ। गाउँका 1-2 जना घरमा उठेकाहरू आङ तान्दै मर्काउँदै आफ्ना गाडी डोकामा हाल्दै पँधारातिर जाँदै थिए। कुकुरहरू सिकुवामा भोक्न पनि अल्छी मानिस सुतिरहेका थिए। पैनी र बाँसघारीको बाटो थियो। दिउँसै पनि एक्लै हिँड्न निकै डर लाग्थ्यो। मरेका साना नानीहरू त्यहीँ ल्याएर राख्थे। त्यसर्थ 2 पैनी काट्नु पर्थ्यो। निकै डर लागेको थियो, तर मैले निकै ठुलो स्वरमा गीत गाउँदै त्यो पैनी काटेँ। एउटा पैनी काटेपछि एउटा गाउँ आउँथ्यो। मलाई निकै सास आएको जस्तो भएको थियो। अर्को पैनी काट्न त मलाई निकै नै मदत मिल्यो। त्यहीँ गाउँको दाई पनि उतै जाँदै हुँदो रहेछ। जति उता गयो उति नै उज्यालो हुँदै गयो। म कुनै ठाउँमा हिँड्थेँ, कुनै ठाउँमा दगुरेको दगुरे गर्थेँ, किनभने छिटो पुगेर मलाई किताब किन्नु थियो। भरे किताब सकिएछ भने म फेरि अर्को हप्ता आउन पाउँदिन थिएँ। मेरो किताब अधुरा हुन्छन्, त्यसरी मैले छिटो पुग्नु छ। धेरै जसो त म कुदेरै गएँ, गलेको पनि थाहा पाइनँ। हुन त म गल्ने पनि हुनु हुनु थिएन। त्यत्तिकै म गलियो भने कसरी किताब किन्न आइन्थ्यो? मनमा निकै औडा थियो किताब पाइने हो कि होइन भन्ने। घरमा एक त मलाई किताब किन्ने पढाउने इच्छा भने नै छैन उनीहरूमा भने, मैले के भन्ने? मनमा निकै डर भएर होला बिस्तारो हिँड्नै मन लाग्दैन थियो, कुदेको पनि थाहा नै हुँदैन थियो। मैले पुरै सिट किताब किन्न पाएँ। बिहानै आए पनि मैले जस्तो अरूले यसरी सिटै किन्न पाएकै थिएनन्। यसरी सबै एकैचोटि किन्न पाउने मान्छेलाई म आफू नै भाग्यमानी ठान्दथेँ। आफूलाई चाहिने कपी किताब कभर राखेर सस्तोमा नै भेटेँ, एकैचोटि लिएर गएँ। 1-2 बोरा त त्यसमा बिलमा पनि माथि नै हराउँथ्यो। घरमा 9 बजीतिर पुगे, सबैले खाना खाइसकेका थिए। त्यसरी एक्लै आँटी भएर हिँडेको, कसैसँग बिदा नमागी हिँडेको मेरो पहिलो दिन थियो। आमा दाजुदेखि निकै डर लागेको थियो, केही भनिहाल्नुहुन्छ कि वा गाली पो गर्नुहुन्छ कि। कति बेला किताब खोलेर हेर्नु भएर मनमा कौतूहल भयो। हतारसँगले एकपल्ट खोलेर हेर्नु पर्यो भन्दै खोलेर हेरेँ। मिठो बासना आयो, सबै खोलेर हेरेँ। हेरिरहनु भयो जस्तो भयो, निकै बेर लगाएर हेरेँ। कसैले सोधेनन् कति मैले आइस भनेर। किताब त ल्याएँ जसै तसै गरेर, तर यी किताब सकुन्जेलमा पढ्न पाउँछु कि पाउँदिन, डर र शङ्का दुवै लाग्न थालेको थियो। सानी दिदीले आफ्नै खुसीले बिहे गरेकाले म ठुलो सङ्कटमा परेको थिएँ। दिदी रहन्जेल मलाई त्यस्तो सङ्कट अफेरोले छोएको थिएन। पालो अब मेरै नै आएको थियो, तर मेरो कुरो कसैले बुझ्ने कोसिस गरेनन्। उनीहरूले मात्रै ठुला कुरा हुन थालेका थिए, बारम्बार भन्न थालेका थिए, यति भयो अब अक्षर चिनाइयो, चिठी लेख्न र पढ्न सकिहाल्छे, यति नै त हो चाहिएको। त्यहाँभन्दा बढ के हुनु पर्यो? ठिक्क आफूले विवाह गरेर दिने बेला कि छोरीले आफै विवाह गरेर हिँड्छे भने उमेर पुगुन्जेल राख्दा पनि बस्ने रहेनछन्। ठुली केटीले 15 वर्षमा नानी पाएकी थिए, माइली दिदीको पनि 16 वर्षमा विवाह गरेको, यो पनि त 16 पुगेर 17 लाग्न आँटेकी छ। भने जस्तो केटो आयो भने अब बिहे गरिदिए हुन्छ। माघ महिनामा सोल्टिनीको बिहेको तयारी भइरहेको थियो। दिनभर दाजु आफ्नो सालीको बिहेको तयारीमा लाग्नुहुन्थ्यो। जस्काई र तर्स्काईमा बितेका थिए मङ्सिरका दिनहरू। कुनै नयाँ मान्छे बाटामा हिँड्ने बित्तिकै त्यो को हुन् जस्तो लाग्न थालेको थियो मलाई। बिहेका लागि माघ फागुन र वैशाख महिना सिँगै बाँकी थियो। मनमा असाध्यै डर लागेको थियो। गाउँमा अर्की दिदीको पनि बिहेको कुरा चल्दै रहेछ। केटा कालिका स्थानका अरे भन्थे, कालिका स्थान अरे घर, अधिकारी माग्न आएका अरे, खै केमा हो, जागिर पनि खान्छन् भन्दै थिए। मैले त्यति चासो गरेकै थिएँ, मलाई त्यसै पनि डर लागेको थियो। नयाँ र नौलो मानिस देख्नुहुन्न छोडेको थियो। नयाँ देख्ने बित्तिकै हाम्रै घरमा त आएका होइनन् भन्ने लाग्थ्यो। केही दिनपछि कुरा मिल्यो अरे, शान्ति दिदीको बिहेको जनै सुपारी गर्ने दिन यहाँ पनि केटा हेर्न आउँदैछन् अरे भन्ने कसले हो कुरा ल्याएछन्। म त स्कुलबाट घर आइ मात्र पुगेकी थिएँ। शोभा साङ्ग्रोला र भाउजू आँगनमा बसेर हाँस्दै खै के हो कुरा गरिरहेछन्। यसो हेरेँ, हाँसिरहेको देखेँ। उता बिहे भन्छन्, यो दिदीको पनि बिहे आयो कि क्या हो, किन हाँसेँ कि भन्दै मैले जिस्काएँ। अँ मेरो बिहे आयो नि, कसको पो केटा हेर्न आउँदैछन् अरे भन्ने सुन्दैछु। म झन् झसङ्ग भएँ, के रे को हो, म के थाहा पाउनु, ऊ शान्ति दिदीको जनै सुपारी गरेर यहाँ हेर्न आउनुभएको अरे। दिदी को, कहाँबाट के थरे अरे, खै त्यो सबै त मलाई राम्ररी थाहा छैन। शान्ति दिदीकोमा आएर जनै सुपारी गरेर यहाँ आउने अरे, अधिकारी अरे उहाँ आउने, यहाँ आउने चाहिँ भट्टराई अरे, शनिश्चर्य घर अरे, भरे आउने भन्ने सुनेको थिएँ। राम्री भएर बस्नु, होसियार हुनु। दिदीले त कति सजिलै हाँसेर मलाई भन्नुभयो, तर मलाई परेको चोट कसलाई थाहा थियो र, म देखाउन पनि त कसलाई सक्थेँ र। मेरो पढ्ने इच्छा पुर्याइदिएको भए, मलाई आत्मनिर्भर हुने गरी पढाइदिएको भए म कति खुसी हुन्थेँ होला, कति सजिलै भन्न सकेका होलान्। अब छोरीलाई यहाँ राख्नु हुँदैन, बिहे गरेर अर्काको घरमा पठाइदिइहाल्नुपर्छ, कसरी चटक्कै बिर्सन्छन् कुनै पुरुषसित जीवन बिताउनु पर्ने त छोरीले, कि त्यसमा छोरीको इच्छाको मूल्य हुँदैन। अचम्म लागेको थियो मलाई, केटा हेर्न आउने कुरा मैले अर्काको मुखबाट सुन्दैछु, घरका मान्छेले कुनै कुरा सुनाएकै छैनन्, यहाँ सबै नै लुकी छिपी जस्तै भएको रहेछ, मलाई हेर्न आउने केटाको बारेमा मलाई नै थाहा छैन। साँच्चै बेलुका साँझमा 4-5 जना मानिसहरू आए। हामी सबै नै अगेनाको वरिपरि आगो तापेर बसिरहेका थियौँ। माघ महिनाको समय थियो, जाडोले निकै नै कमाएको थियो। बेलुकाको कामधन्दा सकेर 1-1.5 घन्टा आगो ताप्ने हाम्रो बानी नै भइसकेको थियो। काम गर्दा गर्दै बत्ती निभ्यो, म बत्ती सल्काउन गएँ। अगेनामा बत्ती सल्काउन जाँदा देखेँ सबै चिने जानेका दाइका साथीहरू थिए। एकजना नचिनेका अपरिचित रहेछन्। मन झन् झस्कियो। पक्कै त्यो अपरिचित व्यक्ति नै हुनुपर्छ दिउँसो भनेको केटो। म बत्ती लिएर माथि गएँ। भाउजू भाइ सुताएर म भएको ठाउँमा आउनुभयो। मन बहकाउन किताब झिकेँ। पढ्न खोज्छु, पढ्नै मन लागेन। होमवर्क थियो, त्यो पनि गर्न मन छैन। मिनिङ रट्नु पनि थियो, केही गर्नै मन छैन। त्यतिकै किताब पल्टाएर बसिरहेँ। अघिदेखि भाउजू आएर बसिरहनु भएको थियो। थाम्न सकिनँ, सोध्न मन लाग्यो। भाउजू, ती मान्छे किन आएका? तिनै हुन् दिउँसो कुरा गरेका मान्छे। ती तपाईँलाई हेर्न आएका। ती साना केटा थिए नि, हो तिनै अरे। जिउमा सर र किरा कुदे जस्तो लाग्यो। डर रिस सबै एकैचोटि भेला भयो मनभरि। वाक्क भएँ। झनै केही गर्न मन नलाग्ने भयो। हेरिरहेँ किताबको पानाहरू। भाउजू उठेर जानुभयो। जिउमा गाडिएको काँडा झिकेर फ्याँके जस्तै हल्का भयो। मन थाम्न सकिनँ, उठेर तल झरेँ। के भन्दा रहेछन् भन्दै भान्साघरको भित्तामा अडेस लागेर निकै बेर सुने। खै केही कुरै भयो जस्तो लागेन। अरू नै के हो कुरा भइराखेको थियो। त्यो नचिनेको मान्छेको निकै तिखो स्वर आइराखेको सुनिन्थ्यो। निकै बेरसम्म भित्तामा आड लागेर कुरा सुनेर गएँ। त्यहाँ त त्यति बेला केही कुरा सुनिनँ। कति बेला भयो कि भएन थाहै पाएन। फेरि माथि चढेर यसो नेपाली किताबको कविता पढ्न थालेँ। मन बहलाउँछ कि भन्दै ठुलो ठुलो स्वरमा दुई चार कविता पढेपछि मात्र सबैजना तलबाट माथि आइसक्नुभयो। त्यसपछि पनि म बत्ती निभाएर सुतेँ। मनमा धेरै कुराहरू खेल्न थालेँ। अस्ति त बिहे गरिदिने कुरै मात्र भएको थियो, तर अब त केटै नै घरमा आउन थालेँ। अब पक्कै नै बिहे गरिदिने रहेछन्। यत्रो पैसा हालेर आफैले किताब किनेर ल्याएको थिएँ। कति रहर थियो मलाई किताब पढ्न, यो स्कुलबाट हाईस्कुल जान, हाईस्कुलको विद्यार्थी हुन। केही गर्दा पनि नहुने भयो। अरूको गल्तीको सजाय मैले भोग्नु परेको थियो। होइन भन्न सकिने थिएन। सबैका गल्ती आफ्नै आफ्नै थिए। त्यसमा मेरो केही भन्नु थिएन। म विवश थिएँ। चुपचाप बस्नु बाहेक मेरो केही उपाय थिएन। निकै रातिसम्म निद्रा परेन। आँखाबाट आँसु बगि नै रहे धेरै बेरसम्म। धेरै कुराहरू आँखा अगाडि नाच्न थाले रातभरि। बिहान उठ्दा टाउको भारी चाहिँ भएछ। राति धेरै बेरसम्म ननिदाएकोले होला। स्कुलको होमवर्क पढ्नु धेरै नै थियो। बिहानभरि लगाएर हतारमा होमवर्क गरेँ, तर मन ठेगानमा छैन। मलाई किन हो एकान्त मन पर्न थालेको थियो। केही दिन कुराहरू आयो, मेरो मन पनि शान्त भयो। फेरि केही दिनपछि थाहा भयो दुई चारजना भएर आउँदैछन् रे। स्कुलका सरहरू पनि आउने अरे। कुरो मिल्यो भने जनै सुपारी नै गरेर जाने भन्ने थाहा पाएँ। मलाई केही कुरा पनि थाहा भयो दिएको हुँदैन थियो। जीवन मैले बिताउनु पर्ने निर्णय अरूको थियो। के यस्तो हुनु उचित थियो त? घरमा सबैजना खुसी देखिन्थे। आमा दाजु भाउजू सबै नै खुसी भएका थिए। केटापट्टिका मान्छे घरमा केटी हेर्न आउँदैछन् भनेको सुन्दा घरमा दाजु र आमा भने जस्तो केटो आए बिहे गर्ने मनस्थितिमा हुनुहुन्थ्यो। त्यसमा पनि केटो दोहोऱ्याइदोहोऱ्याइ आइरहेको। शुक्रबारको दिन थियो। भर्खरै मात्र स्कुलबाट खाजा खाएकी थिएँ। केटाहरू आउँदैछन् अरे भनेको सुने। सरहरू पनि आउने अरे। साइकलमा चारजना आउँदैछन् अरे भन्ने पनि थाहा पाइयो। शनिसरी हाईस्कुलका हेड सर मोहन जोशी, शेखर सर, वासुदेव सर र कृष्ण सर अरे। त्यो सुन्नसाथ मलाई के गरौँ कसो गरौँ भयो। रुनु कि कराउनु कि चिच्याउनु, मुटु नै ढुकढुक भयो। कता जानु कता जानु, मलाई साथ दिने कोही भएनन्। तल नै बसिराखेकी थिएँ, बाहिर नै पो हेर्दै थिएँ। कताबाट एकैचोटि सेतो सर्ट र कालो प्यान्ट लगाएको सानो मान्छे साइकलमा आयो। त्यसपछि अर्को अर्को गर्दै चारैजना साइकलमा आइपुग्दा मेरो त मुटु नै फुट्ला जस्तो भयो। के गर्नु कसो गर्नु, अब कता जानु, म त आत्तिए छु। घरका परिवार त उनीहरू आए भन्दै खुसी भएका थिए। दाजु आमा गफ गर्न थाल्नुभयो। बुबा पनि बजारबाट आउनुभएछ। भाउजू चिया खाजाको मेलो गर्न लाग्नुभएछ। हेड सरले केटी चाहिँ पहिले हेरौँ न भनेको सुने। अब नहेरी नजानी भन्छन्, कसरी जाने उनीहरूको अगाडि मै हुँ केटी भन्दै। किन हो, कुनै डर असाध्यै लाग्यो। मुटुको ढुकढुकी बढेर आयो। डर लुकाउने ठाउँ नै भएन। कहाँ लुकौँ कहाँ भयो, यसो हेरेँ सबैभन्दा अँध्यारो ठाउँ चाहियो। एक मनले सोचेँ गाउँतिर पो भागौँ कि। फेरि किन भागे कि भन्दा के भन्नु, गाउँमा फेरि हल्ला हुन्छ भन्ने डर भयो। त्यसैले मलाई अँध्यारो ठाउँ चाहिएको थियो। सबैतिर हेरेँ, एउटा ठाउँ यस्तो भेटेँ कि दिउँसै बत्ती बाल्नु जस्तो ठाउँ। खाटदेखि भित्तामा आल्ना, आल्नामा पसेपछि त सानो मान्छे देख्थे नदेखिने। म ढुक्कले बसेको थिएँ। अब मलाई केही गरी देख्ने छैनन्। मलाई देखेनन् भने उनीहरू फर्केर जान्छन् भन्ने थियो। भाउजू घरभरि कान्छी कान्छी भन्दै खोज्नु थाल्नुभयो। सबै नै सुनिरहेको छु। सिलिङतिर पनि खोज्नुभयो, भेट्नु भएन। नभेटेपछि पछाडिबाटै ओर्लेर गाउँमा जानुभएछ। गाउँकाले उल्टै गाली गरेछन्। बेला हुनु ओर्नु परेन बिहे गर्न, त्यति सानैमा बिहे गर्ने हो, ठिक्क पर्यो, भागी होली नि कतै। एउटीले काम बिगार्छ, अर्कीले सजाय पाउनु, के को बिहे गर्ने बेला भएको छ। बिचरा भाउजूले गाली खाएर फर्किनु भएछ। फेरि धुमधामसँगले बत्ती बालेरै खोज्नुभयो। कान्छी किन लुक्या यता आउनु, उनीहरू जान लाग्नुभयो। म एउटा कुरा भन्छु, तपाईँ उनीहरूको अगाडि जानै पर्दैन। म जे भन्छु त्यतै गर्नु। हेर म कहाँ पुगेर आएँ तपाईँलाई खोज्दै, सबै म गर्नेहरूले गाली पनि गरे। भाउजू गाउँमा पनि थाहा भयो, अनि किन थाहा भएन, त्यसरी पनि लुक्नुपर्छ लाठी भन्दै भाउजूले सम्झाउनु भने। म भने आत्तिरहेकी छु, डरले के नै होला जस्तो गरेर कामिरहेको छु। यसरी डराउनु पर्दैन, उनीहरू पनि मान्छे नै हुन्, के गर्छन् र भन्दै भाउजूले सम्झाउनु भयो। जसो भाउजूले भन्नुभयो त्यसै त्यसै गर्दै भाउजू अघि म पछि भएर गयौँ। यसो हेरेँ उनीहरूतिर, उनीहरूलाई सजिलो होस् भनेर जसरी पनि हेरेरै छाड्ने भए किन त नहेर्नु। धेरै मान्छे देखेँ, अघि देखेका मान्छे पनि र घर गाउँका पनि धेरै नै भेला भएका रहेछन्। केटाको अनुहार त मैले हेरेकै होइन, मात्र मैले उनीहरूलाई सजिलो होस् भनेको। हामी नन्द भाउजू हिँड्दै भान्साघरभित्र पस्यौँ। ढुकढुक भएको मुटु भान्साघरभित्र पसेपछि केही घटे जस्तो भयो। चिया पाक्दै रहेछ, फेरि जिस्कँदै भन्नुभयो अब चिया लिएर जाने। त्यो काम पाकी अरूमा चिया हालिहाल्छु आफै लिएर जानु ग्लास मिलाएर चिया राखिदिएँ चिया खाइसकेपछि हेर्छ र वासुदेव सर चाहिँ घर जाने हुनुभएछ बाँकी अरू दुईजना बस्ने कुरो भएछ कुरो सकेरै जाने भन्छ कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन सीतादेवी पोखरेल सीताजीको उपन्यास म हिँडेको बाटोको हो यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiisruti@unn.com.np हवस् त अर्को मंगलबार म हिँडेको बाटोको चौथो श्रृंखला वाचन लिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रृंखलामा झमक घिमिरेको जीवन काँडा कि फूलको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ शुभरात्री